जनताको रेडियो देउराली 101 मेगाहर्ज जिन्दगी बतास जस्तै एक तमास ल्याउँछ जिन्दगी बतास जस्तै एक तमास ल्याउँछ रोएकोलाई अझै रुवाउँछु भन्ने त्यो आस ल्याउँछ जिन्दगी बतास जस्तै एक तमास ल्याउँछ रोएकोलाई अझै रुवाउँछु भन्ने त्यो आस ल्याउँछ हार्नेहरू सुनियोजित अपमानको पात्र बन्छन् हार्नेहरू सुनियोजित अपमानको पात्र बन्छन् जिन्दगी बतास जस्तै एक तमासले आउँछ रोएकोलाई अझै रुवाउँछु भन्ने त्यो आशले आउँछ हार्नेहरू सुनियोजित अपमानको पात्र बन्छन् तिनैलाई मार्ने एउटा विश्वासले आउँछ जिन्दगी बतास जस्तै एक तमासले आउँछ रोएकोलाई अझै रुवाउँछु भन्ने त्यो आशले आउँछ सीमा बेहीन सपनाहरू आउने र जाने कुनै टुङ्गो छैन यिनीहरूको आउँछन् मनलाई केही खुसी बनाउँछन् र यो खुसीसँगै फेरि नयाँ नयाँ सपनाहरू जन्माउँछन् र विषयमा चत्रक्क छोडेर कहाँ जान्छन् अनि त आफैले नै थाहा नपाउने गरी रुँदो रहेछु म कसौरा परि पानी भए झैं जतिखेर पनि मेरो आँखाभरि आँसु नै देखिँदो रहेछ देख्नेहरू भन्छन् यसले त रुन मात्रै जानेको रहेछ यी वाक्यहरू सुन्दा दुनियाँलाई मैले जानेका सप्तो कुराहरू खुलस्त देखाउन मन लाग्छ तर मैले जानेका सबै कुराहरू आँसुले छेकिनिदो रहेछ सायद म आँसुको नियन्त्रणमा छु क्यारे आँसु पीडले चलाउँछ तर यो मन चाहिँ कसले चलाउँछ त्यो भने अझै पत्तो पाएको छैन जे होस् टाढै बाटो भए पनि यो मन गतिशील बनाउने आफ्नो मान्छे पाएको छु आँसुसँगै बाँचेर हेर्दा जिन्दगीका परिभाषाहरू धेरै पल्टाएँ मैले कहिले जीवन सङ्घर्ष हो भनेर पढेँ कहिले दुःख र सुखको संगम हो भने कहिले अनिश्चित गन्तव्य हो भने त कहिले मिलन र बिछोडको दुवान हो भने यी सबै परिभाषाहरूको वास्तविक अर्थ फरक फरक भए जस्तै त्यस्तै छ जिन्दगी पनि कहिले चट्टानसँग ठोकिन पुग्छ त कहिले आँसु बनेर पोखिन पुग्छ र बल्ल तल्ल निचोरिएर सुक्न लागेको मनलाई निस्रुक्क रुजाउँछ फेरि हौ यसै गरी चलिरहन्छ जिन्दगी शिव खेराले आफ्नो पुस्तक यू क्यान विनमा निराशावादीहरू सूर्य छाया बनाउनको लागि झुल्किन्छ भन्ने विश्वास गर्छन् भनेको यति चाँडै भुलेको छैन मैले किनकि म सधैँ आफूलाई आशावादी मान्छेका झुण्डहरूको कित्यामा उभ्याउन चाहन्छु अनि सूर्य छाया बनाउनको लागि मात्र नभई अँध्यारो हटाउनको लागि झुल्किन्छ भन्ने राम्रोसँग बुझेको छु मैले फेरि पनि जिन्दगीका शब्दहरू सर्वमान्य र सर्वस्वीकार्य परिभाषित नभइरहँदा एकहरू गोत्लिरहन्छु म सायद हाम्रो आफ्नै दृष्टिकोणले जिन्दगीलाई परिभाषित गर्छ होला अझ भोगाईले भनौँ क्यारे म किन पनि यसो भन्दैछु भने एउटाको भोगाई अर्कोसँग मिल्नै पर्छ भन्ने पनि छैन हामीले अमेरिकामा बस्ने साथीलाई फोन गरेर गुड मर्निङ भन्यो भने उसले गुड इभिनिङ भनेर जवाफ फर्काइदिन्छ यस्तो हुन पनि सक्छ कारण यहाँ दिन हुँदा उता रात हुन्छ भन्न त सही नै भनेका हौ हामीले तर उल्टो मात्र भएको हो जिन्दगी रोकिएर के भू आँसु रोकिँदैन यदि भरिएको छैन भने त्यो कहिल्यै पोखिँदैन जिन्दगी रोकेर के पो आँसु रोकिँदैन, यदि पारिएको छैन भने त्यो कहिल्यै पोखिँदैन। हामी त बाटोमा भेटिने एउटा यात्री न हौं, बिना स्वार्थ हामीसँग कोही ठोकिँदैन। जिन्दगी रोकेर के पो आँसु रोकिँदैन, यदि पारिएको छैन भने त्यो कहिल्यै पोखिँदैन। मलाई कति धेरै समय पुर्नु छ, समयले मेरो जीवनका सबै रहस्यहरू खोलिदिनेछ र सँगसँगै मेरो जीवनमा सुस्ताएका रहरहरू फेरि लिएर आउनेछ। त्यति बेला म स्वयं बिल्कुल भिन्नै हुनेछु, तर थाहा छैन ती रहरसँगै कति अनगिन्ती सपनाहरू जन्मिनेछन् र म तिनीलाई काखी च्यापेर केही नपाए पनि सबै पाएको अनुभूति गरिरहनेछु। त्यति बेला आफ्नै मान्छे पनि शत्रुसँग लागेर मेरो तमासा हेरिरहनेछन्। मैले हारेकोमा, मलाई हराइएकोमा कति पनि फिक्री गर्ने छैनन् तिनीहरू। बरु मैले कसै गरे पनि स्वीकार्नै नसक्ने पागल दर्जाको संज्ञा मेरै थाप्लोमा थोपरेर बिलाउनेछन् एकैछिनमा। म भने संसारका हरेक मान्छे एक दिन आफ्नो औकात देखाउँदो रहेछन् भन्ने महसुस गरिरहन्छु। अझ अचम्म मान्नुपर्ने कुरा त के हो भने हर मान्छे एक दिन आफ्नै जिन्दगीद्वारा पागल हुन्छ, तर आफ्नो आङको भैँसी नदेख्नेले अर्काको टाउको जुम्रा देख्छ भने चाहिँ अरूलाई पागल भन्न कति पनि हिचकिच्याउँदैन। तलाई पागल बनाउने मै हुँ भन्दै अरूको खिल्ली उडाउने त्यो साहसमा लागिरहन्छ बरु। एक दिन बिहानै साँढै नै ब्युजी बार्दलीमा आएर बसे। सुकिलो धरतीमा घामका किरणहरू पोखिएका थिए। वर्षा ऋतुसँगै हरेक वर्षका झरीले बिदा लिए जस्तै भएका थिए आँखाहरू। सायद अब कहिले नरुने बाचाहरू गर्दै थिए क्यारे मसँग। त्यतिकैमा घर अगाडि एउटा काग करायो, मकैको कात्रोमाथि आएर। एउटा काग कराउँदै थियो, सँगै अरू पनि आए। मैले हा गरेर थपाएँ। तिनीहरू का का गर्दै उडेर गए। तिनले के भन्दै गएका होलान्? पशुपन्छीको बोलीको लय प्राय एकै प्रकारको हुन्छ, म बुझ्दिन तिनको भाषा, सायद कसैले बुझ्छ होला। हो, यसै गरी अघि बढ्दैछ जिन्दगी, अघि बढ्दैछ पनि के भन्ने, चल्दैछ भनौँ क्यारे। अघि बढेको भए त कहीँ न कहीँ त पुगिहालिन्थ्यो नि, घडीको पेन्डुलम जस्तो एकै ठाउँमा कहाँ बसिरहन्थ्यो र। त्यसैले जिन्दगी चल्दैछ मात्रै भनौँ क्यारे, कहाँ गइने हो आफैलाई थाहा छैन। दार्शनिकहरू भन्छन् सकेसम्म जिन्दगीलाई आफूले डोर्याउन सक्नुपर्छ। यदि सक्दैनौ भने तिमी स्वतन्त्र बन, तिमीलाई जिन्दगीले आफै डोर्याउनेछ। यो वाक्यलाई मैले हर ठाउँमा हरेक पटक सम्झिएको छु, तर मनको कारोबारमा सधैँ जिन्दगीको हार हुँदो रहेछ। अचानोमा टुक्रिन्छन् मनहरू कति, कसैको पर्खाइमा रहन्छन् जीवनहरू कति। अचानोमा टुक्रिन्छन् मनहरू कति, कसैको पर्खाइमा रहन्छन् जीवनहरू कति। जब त्यही मान्छेले एक दिन घाँटी निचोरेर जान्छ, छटपटाई छटपटाई बाँच्ने तनहरू कति। अचानोमा टुक्रिन्छन् मनहरू कति, कसैको पर्खाइमा रहन्छन् जीवनहरू कति। फुल्दैन जिन्दगी बरु ओइलिएर झर्छ साथ छुटाउने मान्छे टाढा टाढा सर्छ सम्झना आइरहने याद हो कि के हो त्यस्तो त्यो पनि समयसँगै खुत्रुक्कै मर्छ। जब प्रेमले तपाईँको चिहान खनेर आउँछ आफ्नै मान्छेले मलाई बिर्सनु भनेर आउँछ हो त्यति बेला सुन्नुहोस् अनि सुनाइदिनुहोस् कसैलाई नमेटिने याद सबको साथी भनेर आउँछ। प्रेमको पासो काटिसकेको तपाईँ लेनदेनमा कारोबार साटिसकेको तपाईँ अनि कतै कतै चाहिँ प्रेम र युद्धको बाटो सम्हालिसकेको तपाईँ सबै सबैलाई नमस्कार म महेश बजाल। आज पनि नतिजाहरूको युद्ध गर्दै प्रश्नै प्रश्नको आगो दन्काउन आइपुगे सारथी नेत्र मरासिनीसँगै प्रेम र युद्धमा सबै सबै ठिक छ भन्छन् हिजोको चोखो प्रेम भोलि गएर बिक्छ भन्छन् ज्यानमारा कैदी जस्तै भागिरहन्छ मान्छे तर त्यहाँ पुलिस होइन प्रेमले लखेट्छ भन्छन्। नमस्कार सुस्वागतम। यो छिपिँदै गरेको रातमा आज पनि उसै गरी झण्डै छ दिन बिताइसकेपछिको सातौं दिनमा आइपुगेका छौं तपाईँ र तपाईँका यादहरूको तमसुक उसै गरी फुकाउनको लागि भन्दै रेडियो देउराली अर्घा खसीको उत्पादनमा कार्यक्रम नमेटिने याद रेडियो देउराली 101 मेगाहर्जको यो स्टुडियोबाट देशका विभिन्न 38 भन्दा बढी जिल्लाहरूमा तपाईँ सुनिरहनु भएको छ। सधैँ जस्तै आज पनि उसै गरी एउटा प्रेमसँग सम्बन्धित विषय लिएर आएका छौं। त्यसै गरी कार्यक्रमको फेसबुक पेज www.facebook.com/नमेटिने यादमा प्राप्त भएका र पत्र मार्फत प्राप्त भएका तपाईँका साहित्यिक रचनाहरू पनि लिएर आएका छौं अनि तपाईँका साहित्यिक रचनाहरू तपाईँकी आवाजमा सुन्ने गरेर एउटा फोन नम्बर पनि लिएर आएका छौं। यिनै विविध सामग्रीहरूसँग गोल्दा गोल्दै मिल्दा मिल्दै तपाईँको बितिसकेको अतीत सम्झाउँदा सम्झाउँदै अबको केही समय तपाईँको छेउमै बस्नु छ तपाईँ निदाउन लागिरहनु भएको बेलामा तपाईँलाई एकैछिन बिझाउनु छ सुन्दा सुन्दै तपाईँ निदाउनु भएपछि निदाउनु भए पनि एकहरू कराइरहनु छ कतै मोबाइलमा कतै रेडियोमा जे होस् छेउमै बसेर अबको केही समय बोल्नु छ कराइरहनु छ। नदीखेर प्रविधिमा हुनुहुन्छ मेरो आत्मीय मित्र नेत्र मरासिनी अनि यो सिसा वारीपट्टि म छु महेश भूषाल र हामी आजको कार्यक्रम नमेटिने यादको 39 श्रृङ्खलामा जुटिरहेका छौँ। 077-424-381 यो नम्बर प्रयोग गरेर तपाईँ आउन सक्नुहुनेछ। तपाईँ गजल अथवा मुक्तकहरू कोर्नुहुन्छ भने त्यो अवसर हामीले प्रदान गरेका छौँ र आज प्रत्यक्ष फोन सम्पर्कमा आएर साहित्यिक रचना वाचन गर्ने तपाईँमध्ये एकजनालाई हामी अर्को हप्ता उत्कृष्ट घोषणा गर्नेछौँ र उहाँले पाउनुहुनेछ एनटिसीको सही बराबरको रिचार्ज कार्ड र जसलाई सौजन्य गरेको छ उमेश कनेक्सनले जुन सन्धिखेरको छ ब्याङ्क रोडमा अवस्थित छ जहाँ डकुमेन्ट स्क्यानिङ इन्टरनेट फोन सेवा साइबरको व्यवस्था सँगसँगै सस्तो वाइफाई सेवा पनि सुचारू हुँदैछ त्यहाँबाट र रु 10 आफूले चाहेको रकम सिधै आफ्नो मोबाइलमा रिचार्ज गर्न पनि तपाईँले सक्नुहुनेछ र सही बराबरको रिचार्ज गर्दा रु 5 पुनसँगै डिसोमको रिचार्ज कार्ड पनि त्यहाँ पाइन्छ जहाँ प्रोभाइड हुन्छ उमेश गैरी र त्यहाँको एउटा नयाँ सूचना त्यहाँबाट वाइफाई सेवा सुचारू भइसकेको छ। यदि तपाईँको मोबाइलमा उमेश कनेक्सन यदि भेटाउँछ भने इच्छुक महानुभावले त्यहाँ सम्पर्क गर्न सक्नुहुनेछ जहाँको प्रोभाइड हुन्छ उमेश गैरी र यसो भनिरहँदा गत हप्ताको उत्कृष्ट साथी हामीले छान्नुपर्ने हुन्छ। गत हप्ताको कार्यक्रममा आउनुहुने मध्येबाट एकजनालाई हामीहरू उत्कृष्ट घोषणा गरेका छौँ। उहाँले कार्यक्रममा वाचन गर्नुभएको साहित्यिक रचना पक्की घरलाई जग राम्रो थाल्न जान्नुपर्छ परिवेश सँगै पाइला चाल्न जान्नुपर्छ बलिरहेको आगो यहाँ ताप्नेहरू धेरै हुन्छन् सलाई कोरी दाउरा आफै बाल्न जानुपर्छ। बधाई छ गुल्मी तम्गासको साथी मिना पन्थीलाई उहाँ गत हप्ताको उत्कृष्ट बन्न सफल हुनुभएको छ। उहाँले जित्नुभएको छ एनटिसीको सही बराबरको रिचार्ज कार्ड जसलाई सौजन्य गरेको छ उमेश कनेक्सनले र तपाईँले कार्यक्रम सुनिरहँदा तपाईँ साहित्य क्षेत्रबाट केही परे हुनुहुन्छ होला कति साथीहरू अथवा फोन सम्पर्कमा सहभागिता जनाउन सक्नुहुन्न होला। यदि तपाईँ फोन सम्पर्कमा सहभागिता जनाउन सक्नुहुन्न अथवा साहित्य क्षेत्रबाट केही परे हुनुहुन्छ भने एसएमएस अनलाइन मार्फत पनि तपाईँ विजेता बन्न सक्नुहुनेछ जसको लागि तपाईँ आफ्नो मोबाइलको म्यासेज बक्समा जानुहोस् यसलाई एसटिएन लेसन टाइप गर्नुहोस् एकिसबेस हुनुहोस् अनि आफ्नो नाम र पुरा ठेगाना लेखी 9875783383 एसएमएस गर्नुहोस्। एसएमएस गरी बापत 2 साथीले पाउनुहुनेछ एनटिसी गुरु सही बराबरको रिचार्ज कार्ड जसलाई सौजन्य गर्ने संस्थाहरू रहेका छन् डिबर्ना सुज सेन्टर जुन सन्धिखेरको छ ब्याङ्क रोड एसबीआई ब्याङ्क ठिक अगाडि रहेको छ जहाँ पार्टी सुज स्पोर्ट्स सुज स्कुल कलेजका जुत्ता चप्पल होलसेल रूपमा पाइनुका साथसाथै अर्डर अनुसारका जुत्ता चप्पलहरू उपलब्ध गराइन्छ जहाँको प्रोपाइटर हुनुहुन्छ कमल नेपाली र कौशिला नेपाली र त्यहाँको कन्ट्याक्ट नम्बर रहेको छ 9845777075। त्यसै गरी अर्को संस्था रहेको छ श्रीराम अर्घाखाँची सुन चाँदी पसल जुन सन्धिखेर नौसुत्रा बेसीमा अवस्थित छ, जहाँ आधुनिक तथा पुराना डिजाइनका गरगहनाहरू रेडिमेड अवस्थामा पाइनुका साथसाथै ग्यारेन्टीका साथ बनाइन्छ र सुन चाँदी खरिद बिक्री पनि गरिन्छ, जहाँको प्रोप्राइटर हुन्छ कृष्ण एण्ड चिरञ्जीवी पन्थी र त्यहाँको कन्ट्याक्ट नम्बर रहेको छ 98471982 98473696641 र 98446 40 63। के गर्दै हुनुहुन्छ कुनै, आज पनि बितिसकेको विगत एकैछिन भए पनि फेरि दोहोऱ्याउन हामी आइपुगेका छौँ, सँगसँगै तपाईँको मन र यादहरूको चुनौतीपूर्ण युद्ध गराउनको निम्ति हामी आइपुगेका छौँ। तपाईँ र हाम्रो सहकार्य अबको 45 मिनट रहनेछ यो विश्वास दिएको छु र प्रेम छुटेका विभिन्न घटनाहरू साँची राख्दै आज हामी यो विषयमा सफल गर्न गइरहेका छौँ कि धेरैको प्रेमलाई आजभोलि शङ्काले छेद विच्छेद बनाएको छ, कतिले त शङ्काकै कारण प्रेम छुटेको बताउँछन्। त्यसैले आजको विषय रहेको छ कि प्रेममा शङ्काको स्थान कस्तो रहन्छ, यो विषयसँगै छौँ आज हामी। यो विषयमा हामी एकछिनपछि छलफल गर्नेछौँ, त्योभन्दा अगाडि कोही हुनुहुन्छ फोन सम्पर्कमा, आउनुहोस् उहाँलाई स्वागत गरिहालौँ। हजुर नमस्कार। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्नु भयो? म गुल्मी तङ्ग्रासदेखि मिना पन्थी। गुल्मीबाट मिनाजी है? हजुर। गत श्रृङ्खलामा पनि आउनुभएको थियो है? हजुर हो। विजेता हुनुभयो, तपाईँलाई बधाई छ मैले भन्नै भनेको छु। हजुर बधाई छ तपाईँहरूलाई मलाई विनर बनाउनु भएकोमा पनि। धेरै धेरै बधाई। गत हप्ता आउनुभएको साथी यो हप्ता आउन पाइँदैन थियो, तपाईँ आइहाल्नु भएछ। ए हो हो नि, अनि के छ तपाईँको प्रस्तुति आजको? गजल भन्नुपर्छ, आजको गजल त्यसको प्रतियोगितामा जान्छ कि जाँदैन? आजको त जाँदैन होला, त्यही पनि सुनाउनुहोस्। आजको गजल प्रतियोगितामा नजाने भए पनि गजल भनिहालौ त्यसो भए। हुन्छ सुरुवात गर्नुहोस्। विदेशमै किन हुमिन्छौ युवा, आफन्तैको घरमा घुमिन्छौ युवा, विदेशमै किन हुमिन्छौ युवा, आशा सन्डे हिजो जन्मायो धरतीले, आशा सन्डे हिजो जन्मायो धरतीले, विलासी माटोमै घुमिन्छौ युवा, आफन्तैको घरमा घुमिन्छौ युवा, आत्मुख जोड्ने बहानामा हो कि, आत्मुख जोड्ने बहानामा हो कि, धन पैसामा सबै चुमिन्छु युवा, विलासी माटोमै घुमिन्छु युवा, सरसक हिरा मोती देख्दैनौ कि, सरसको हिरा मोती देख्दैनौ कि, पित्तल गाल्न खोजी झुम्मिन्छु युवा, धन पैसामा सबै चुमिन्छु युवा, आँसु गर्दै आमा रुँदैछु नै त, आँसु गर्दै आमा रुँदैछु नै त, डलरमै जान लुम्छ युवा, पित्तल गाल्न खोजी झुम्मिन्छु युवा, धन पैसामा सबै चुम्मिन्छु युवा, विलास माटोमै घुमिन्छु युवा, आफन्तैको घरमा घुमिन्छु युवा, विदेशमै किन हुमिन्छु युवा। नेताहरूले गर्दा नै देश सकियो, हामी नेपालीको सारा परिवेश सकियो, नेताहरूले गर्दा नै देश सकियो, हामी नेपालीको सारा परिवेश सकियो, तिनै विदेशी युवाहरूलाई खबर पठाउँदा पठाउँदै सन्देश सकियो, नेताहरूले गर्दा नै देश सकियो, हामी नेपालीको सारा सन्देश सकियो। मिनाजी छुटिन्छौँ, फेरि फेरि पनि आउँदै गर्नुहोला। नमस्ते। हजुर नमस्ते, धन्यवाद। मिनाजी आउनुभएको थियो गुल्मीबाट, पालो तपाईँको डायल गर्नु 0774203181 बाटो हामीले खुला गरेका छौँ। प्रेममा शङ्काको स्थान कस्तो रहन्छ, आज हामी यो विषयमा सफल गर्न गइरहेका छौँ। आजको मान्छेले प्रेम त गर्यो तर त्यसको सँगसँगै शङ्कालाई पनि किनिरह्यो, किनकि सत्य युगमा जस्तो तन मन र जीवन दिएर विश्वास गरे जस्तो हुँदैन कलियुगमा, यहाँ त यात्राका प्रत्येक खुड्किलाहरू चढ्दै जाँदा शङ्काले झसङ्ग झसङ्ग गराउँछ, अझ प्रेममा त शङ्काको स्थान यति प्रबल छ, यसैको कारण प्रेम गर्ने जीवनसाथी बाटो मोडेर अर्कै बाटोमा दौडिएकोसम्म पनि थाहा हुँदैन हामीलाई। शङ्का गर्नेले शङ्का गरिरहन्छ, कसैको शङ्का गर्ने बानी हुन्छ भनेर पनि हामी सुन्छौँ, तर शङ्का गरिरहँदा ऊ जीवन जिउने कलामा दक्ष बनिसकेको चालै पाउँदैनौ हामी। बरु शङ्का गरेकी कारण उसलाई सताका लागि आफ्नो बाटोबाट पन्छाउने जुक्ति सोच्न थाल्छौं। इतिहासमा मुमताजले शारजहाँमाथि कहिले शङ्का गरिनन्, रोमियो जुलियट, लैला मजनू, मुना मदन, देवदास र पारू कसैको प्रेममा पनि शङ्काले स्थान पाएन। केही समय सम्बन्ध टाढा किन नहोस्, बरु पर्खिएर बसे एक्लै बस्नेहरू, तर मलाई छोडेर उसले अर्की रोजिसक्यो कि, मेरो यादबाट टाढा पुगिसक्यो कि भन्ने शङ्का अह तिनीहरू कसैमा आएन। भावनामा डुब्दै डुब्दै टाढा गइन्छ, उसको लागि मर्न पनि तयार भइन्छ। भावनामा डुब्दै डुब्दै टाढा गइन्छ, उसको लागि मर्न पनि तयार भइन्छ। दुनियाँले संसारले बुझेको यही प्रेम छुट्टिएनी यादहरू सँगै लैन्छ, छुट्टिएनी यादहरू सँगै लैन्छ। विकास भूषाल डिबना तिनीहरू खाँसीका साथीको मुक्त यहाँनिर मैले भाषण गरेँ। कोही हुनुहुन्छ फोन सम्पर्कमा, आउनुहोस् उहाँलाई पनि स्वागत गरिहालौँ। हजुर नमस्कार। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्नु भयो? म पाल्पा तानसेनदेखि यशोदा बस्याल। पाल्पाबाट यशोदाजी है? हजुर। के गर्दै हुनुहुन्छ यशोदाजीले पाल्पामा? मैले पाल्पामा म टिचिङ गर्छु। केही अगाडिका श्रृङ्खलाहरूमा कुराकानी भएको थियो तपाईँसँग, आज भयो खुसी लाग्यो। के छ तपाईँको प्रस्तुति? हजुर के छ तपाईँको प्रस्तुति? मेरो गजल। हुन्छ सुरुवात गर्नुहोस्। धन्यवाद। किन होला तिम्रो तस्विर छुन मन लाग्छ, किन होला तिम्रो तस्विर छुन मन लाग्छ, खोटो बनिसकेको गाउँ धुन मन लाग्छ, किन होला तिम्रो तस्विर छुन मन लाग्छ, गाँसे पछि नाता गोता परिणत भयो सम्बन्धमा, गाँसे पछि नाता गोता परिणत भयो सम्बन्धमा, हर नसा धडकनमा हुन मन लाग्छ, किन होला तिम्रो तस्विर छुन मन लाग्छ, नचाहँदा नचाहँदै छुट्नु पर्ने कस्तो, नचाहँदा नचाहँदै छुट्नु पर्ने कस्तो, छटपटाई बिहोसीमा रुन मन लाग्छ, हर नसा धडकनमा हुन मन लाग्छ, यत्र तत्र विचित्रै छ, यत्र तत्र विचित्रै छ तिम्रो तो लगाव, यत्र तत्र विचित्रै छ तिम्रो तो लगाव, चर्चा बयान गरी भन्न घुन मन लाग्छ, छटपटाई दिउँसीमा रुन मन लाग्छ, हर नसा धडकनमा हुन मन लाग्छ, किन होला तिम्रो तस्विर छुन मन लाग्छ, खोटो बनिसकेको घाउ धुन मन लाग्छ। हजुर धन्यवाद। यादमा तपाईँको आँसु बगाउने मान्छे होला, मृत शरीर पनि फेरि जगाउने मान्छे होला। यादमा तपाईँको आँसु बगाउने मान्छे होला, मृत शरीर पनि फेरि जगाउने मान्छे होला। त्यसैले त तस्विर छुनुहुन्छ तपाईँ, त्यसैले त तस्विर छुनुहुन्छ तपाईँ, टाढा हुँदा तपाईँलाई जगाउने मान्छे होला। यादमा तपाईँको आँसु बगाउने मान्छे होला, मृत शरीर पनि फेरि जगाउने मान्छे होला। यसोताजी छुटिन्छौँ, फेरि फेरि पनि आउँदै गर्नु होला। नमस्ते। यसोदाजी आउनुभएको थियो पाल्पाबाट। डायल गर्नुहोस् 077-420-381 यो नम्बर हामीले कुरा गरेका छौँ, तपाईँ आउन सक्नुहुनेछ। प्रेममा शङ्काको स्थान कस्तो रहन्छ यो विषयमा छौँ आज हामी। आजको प्रेममा प्रेम जन्मनुभन्दा पहिला शङ्का जन्मन्छ आजभोलिको प्रेममा, र त प्रेमी अथवा प्रेमिकाले भन्छ मसँग प्रेम गरिरहँदा कतै तिमीले मलाई छोडेर त जाँदैनौ, यो कुराको जवाब देऊ अनि बल्ल म तिम्रो प्रेम प्रस्ताव स्वीकार्छु। ल अब आफै तुलना गर्नुहोस्, शङ्का त हामीले जन्मदेखि नै लिएर आएका रहेछौँ नि, होइन र? फरक यति हो, अरूमा भन्दा प्रेममा हामी यसको बढी प्रयोग गर्छौं। हुन त जिन्दगीका हरेक सम्बन्धमा शङ्काले उस्तै स्थान पाएको हुन्छ, तर प्रेममा आउँदा बित्तिकै शङ्का बहुरूपी हुन्छ, रूप परिवर्तन हुन्छ यसको, जसले डोर्याउँदै डोर्याउँदै मृत्युको मुखमा पनि पुर्याउन सक्छ। तिम्रो सम्झनामा जलिरहेछु म, बाँचेर पनि किन मरिरहेछु म। रमेश पाण्डे विपिन भगवती पाँच अर्घा खसीका साथीको गजल। तिम्रो सम्झनामा जलिरहेछु म, बाँचेर पनि किन मरिरहेछु म, मेरो मायामा के कमी थियो र, मेरो मायामा के कमी थियो र, जिउँदो लासरी दलिरहेछु म, बाँचेर पनि किन मरिरहेछु म, चोखो मायामा घात पाउनु नै थियो भने, चोखो मायामा घात पाउनु नै थियो भने, एकहोरो माया किन गरिरहेछु म, जिउँदो लासरी दलिरहेछु म, मुटुमा ढुङ्गा राख्दा पनि याद आउँछ, मुटुमा ढुङ्गा राख्दा पनि याद आउँछ, आँसु चाहिँ आँखाबाट झरिरहेछु म, तिम्रो सम्झनामा चलिरहेछु म, बाँचेर पनि किन मरिरहेछु म। रमेश पाण्डे विपिन भगवती पाँच अर्घा खाँचीका साथीको गजल। कोही हुनुहुन्छ फोन सम्पर्कमा, त्योभन्दा अगाडि एउटा मुक्तक पढ्छु अनि फोन सम्पर्क लिनेछु। मुक्तक पठाउने साथी हुनुहुन्छ धनेश्वर पौडेल गोखुङको अर्घा खाँचीको साथी। डाका उस्तै, दलाल उस्तै, चोर पनि उस्तै, हिजो उस्तै, अस्ति उस्तै, पोहोर पनि उस्तै। डाका उस्तै, दलाल उस्तै, चोर पनि उस्तै, हिजो उस्तै, अस्ति उस्तै, पोहोर पनि उस्तै, दिनरात पूजा गर्दा पनि नमानेपछि, ढुङ्गा उस्तै, पत्थर उस्तै, सुर पनि उस्तै, डाका उस्तै, दलाल उस्तै, चोर पनि उस्तै, हिजो उस्तै, अस्ति उस्तै, पोहोर पनि उस्तै। धनेश्वर पौडेल गोपुङ्गा अर्घा खाँचीका साथीको मुक्त कोही हुनुहुन्छ फोन सम्पर्कमा, म उहाँसँगै कुराकानी गर्छु। हजुर नमस्कार। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्नु भयो? दिवरनाथिन अर्घाखाँसीबाट विष्णु बहादुर थापा भन्नुभयो है हजुर के गर्दै हुनुहुन्छ विष्णु बहादुर थापाजीले डिबर्नाको तिन अर्घाखाँसीमा रहेर अध्ययन गर्नु हुन्छ है कहाँ कतिमा पुर्याउनु भयो आफ्नो अध्ययनलाई ब्याचलर प्रथम वर्षमा अध्ययनरत हुनुहुन्छ अनि के छ तपाईँको प्रस्तुति आजको मुक्तक लिएर आएको छ हुन्छ सुरुवात गर्नुहोस् चोखो माया गर्छु भन्दै धोका दिएर जान्छन् चोखो माया गर्छु भन्दै धोका दिएर जान्छन् मुटु फेरि अनि रगत पिएर जान्छन् चोखो माया गर्छु भन्दै धोका दिएर जान्छन् मुटु फेरि अनि रगत पिएर जान्छन् स्वार्थी हो दुनियाँमा विश्वास गरी अर्पण गर्दा जानेहरू सबै खुसी आफै लिएर जान्छन् चोखो माया गर्छु भन्दै धोका दिएर जान्छन् मुटु फेरि अनि रगत दिएर जान्छन् जानेहरू सबै खुसी आफै लिएर जान्छन् धोका दिने मान्छेलाई बधाई भनिदिनुहोस् उसले छोडे तपाईँ पनि उसलाई छोडिदिनुहोस् धोका दिने मान्छेलाई बधाई भनिदिनुहोस् उसले छोडे तपाईँ पनि उसलाई छोडिदिनुहोस् एउटा गएर के भू अर्को भेटिन्छ फेरि एउटा गएर के भू अर्को भेटिन्छ फेरि यात्रा नहो जिन्दगी बाटो मोडिदिनुहोस् धोका दिने मान्छेलाई बधाई भनिदिनुहोस् उसले छोडे तपाईँ पनि उसलाई छोडिदिनुहोस् विष्णुजी छुटिन्छौ फेरि फेरि पनि आउँदै गर्नु होला नमस्ते विष्णु बहादुर थापा आउनुभएको थियो डिबना दिनर्घा खाँचीबाट भालो तपाईँको डायल गर्नु 077-424-2381 बाटो हामीले खुला गरेका छौं सम्झनामा झर्छन् आँसु राति भएपछि खै के गर्नु आफ्नै मान्छे घाती भएपछि मन्जु ढुङ्गाना कपिल वस्तुका साथीको मुक्तक सम्झनामा झर्छन् आँसु राति भएपछि खै के गर्नु आफ्नै मान्छे घाती भएपछि कसैलाई हाँसो धेरै कसैलाई आँसु धेरै भगवान नै यहाँ पक्षपाती भएपछि सम्झनामा झर्छन् आँसु राति भएपछि खै के गर्नु आफ्नै मान्छे घाती भएपछि मन्जु ढुङ्गाना कपिल वस्तुका साथीको मुक्तक अर्को मुक्तक रहेको छ केरसिंह खासु मगर गुल्मी बलिथुमका मित्रको सक्छु भने मलाई एक्लै पारिदिनु मर्ने लाग्दा एक थोपा आँसु झारिदिनु सक्छु भने मलाई एक्लै पारिदिनु मर्ने लाग्दा एक थोपा आँसु झारिदिनु हुन त पराई भइसकेको मान्छे तिमी मरेपछि एक छाक नुन बारिदिनु सक्छु भने मलाई एक्लै पारिदिनु मर्ने लाग्दा एक थोपा आँसु झारिदिनु केरसिंह खासु मगर गुल्मी बलिथुमका साथीको मुक्त तपाईँ पनि आउन सक्नुहुनेछ हाम्रो स्टुडियोको टेलिफोन नम्बर 077-424-2381 बाटो कोही हुनुहुन्छ फोन सम्पर्कमा म उहाँसँगै कुराकानी गर्छु हजुर नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ तिमीले मलाई माया गर्दा कसैको मन दुन्छ भने तिमीले मलाई माया गर्दा कसैको मन दुन्छ भने तिमी बिना उसको जीवन औसीको रात हुन्छ भने तिमी बिना उसको जीवन औँसीको रात हुन्छ भने म कसैको खुसी खसी ओठमा आँसु पर्दिनँ म कसैको खुसी खसी ओठमा आँसु पर्दिनँ म एउटा हाँस्दा अर्को रुने म त्यस्तो माया गर्दिनँ म त्यस्तो माया गर्दिनँ म अजितजी हजुर यो एउटा गीत हो तपाईँले भाषण गर्नुभयो यस्तरी कार्यक्रममा कसैको गीत लिएर नआइदिनु होला म यो जानकारी गराउन चाहेँ त्यसैले म प्रतिउत्तर पनि दिन विदा गर्छु नमस्कार रञ्जितजी हुनुहुन्थ्यो हर्गाबाट उहाँले एउटा गीत लिएर आउनुभएको थियो यो रेकर्डिङ भइसकेको गीत उहाँले गजल अथवा मुक्तकमा वाचन गर्नुभयो यस्तो नगरिदिनु होला साथी तपाईँ धेरैले कार्यक्रम सुन्नुहुन्छ यस्तो भयो भने कार्यक्रम अलिक खल्लो महसुस हुन्छ हामीलाई र हामी आजको विषयतर्फ लाग्न चाहन्छौँ आजको हाम्रो विषय रहेको छ प्रेममा शङ्काको स्थान कस्तो रहन्छ यो विषयमा हामी सफल गरिरहेका छौँ केही दिन अघि फेसबुकमा मैले अर्को हप्ताको कार्यक्रम प्रेम र शङ्काको विषयमा रहनेछ भनेर राखेको थिएँ जसमा थुप्रै प्रतिक्रियाहरू प्राप्त भएका छन् जसमध्ये एकजनाको प्रतिक्रिया म अगाडि सार्दैछु बागलुङका बाबुराम मुस्कान सुवेदी लेख्नुहुन्छ माया र शङ्का एकअर्कामा परिपूरक छन् जहाँ माया हुन्छ त्यहाँ शङ्का पनि निश्चय नै हुन्छ वास्तवमा धेरै जसोले के सोच्छन् भने शङ्का गर्ने मान्छेले माया नै गरेको हुँदैन, तर यो बिल्कुल गलत सोच हो मेरो एकलौटी विचारमा। शङ्का गर्नु भनेकै उसले तपाईँलाई धेरै माया गर्नु हो, किनभने उसले तपाईँलाई धेरै केयर गरिरहेको हुन्छ। एउटा कुरा याद राख्नुहोस्, जुन व्यक्ति तपाईँप्रति तड्पिँदैन त्यसले तपाईँलाई माया गरेको हुँदैन। तपाईँ कसैसँग बोलेको, हाँसेको, हिँडेको देख्दा निश्चय नै उसले शङ्का गर्छ। शङ्का नगरोस् पनि कसरी, विचारको आफ्नो मुटु तपाईँप्रति तड्पिने भएर नै शङ्का गरेको हो, नत्र भने फोकटमा आफ्नो जिन्दगी किन खेर फालिरहन्थ्यो होला र किन उसको अमूल्य समय तपाईँप्रति खर्च गरिरहन्थ्यो होला र। म पनि कसैलाई माया गर्छु र शङ्का पनि गर्छु, तर उसले भन्ने गर्छ तपाईँले मलाई माया नै गर्नुहुन्न, अनि फेरि भन्छ म तपाईँलाई माया गर्छु तर शङ्का गर्दिन। कसैसँग बोलेको, हाँसेको अनि हिँडेको देख्दा मलाई केही पनि भन्दिन, तर म सोच्ने गर्छु मलाई उसले माया नै गर्दिन, किनभने म अन्जान व्यक्तिसँग सँगै हिँड्दा पनि उसले केही भन्दिन। सायद मलाई साँच्चैकै माया गर्ने भए किन उसले शङ्का गर्दिन त। बाबुराम मुस्कान सुवेदी हाल दुबई लेख्नुहुन्छ, उहाँले पठाएको माया र शङ्काको बारेमा लेखिएको पत्र मैले पढेर सुनाएँ। अब यसरी बुझ्नुहोस् तपाईँले, जसले प्रेम गर्छ त्यसले शङ्का गर्नु अनिवार्य छ। प्रेममा शङ्काको स्थान कस्तो रहन्छ यो विषय सँगै हामी सुन। हामी कार्यक्रमको अन्त अन्तमा छौँ। सायद तपाईँका फोन सम्पर्कहरू हामी लिन भ्याउँदैनौँ। हामी एसएमएस अनलाइनको यो रिजल्ट तर्फ लाग्नु पनि हुन्छ र एसएमएस अनलाइनमा रिचार्ज कार्ड सौजन्य गर्ने संस्थाहरू रहेका छन्। लिबरना सु सेन्टर जुन सन्धिखर्क छ, ब्याङ्क रोड एसबिआई ब्याङ्कको ठिक अगाडि रहेको छ, जहाँ पाटी सुज स्पोर्ट्स स्कुल कलेजका जुत्ता चप्पल होलसेल रूपमा पाइनुका साथसाथै अर्डर अनुसारका जुत्ता चप्पलहरू उपलब्ध गराइन्छ। जहाँको प्रोभाइडर हुनुहुन्छ कमन नेपाली र कौशिला नेपाली, र त्यहाँको कन्ट्याक्ट नम्बर रहेको छ 98475770075। त्यसै गरी अर्को संस्था रहेको छ श्रीराम अर्घाखाँची सुनचाँदी पसल, जुन सन्धिखेर्क नौ सुत्रा बेसीमा अवस्थित छ, जहाँ आधुनिक तथा पुराना डिजाइनका गर गहनाहरू रेडिमेड अवस्थामा पाइनुका साथसाथै ग्यारेन्टीका साथ बनाइन्छ र सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। जहाँको प्रोप्राइटर हुनुहुन्छ कृष्ण एन्ड चिरञ्जीवी पन्थी, र त्यहाँको कन्ट्याक्ट नम्बर रहेको छ 98471982921, 98473746641 र 98447463। तपाईँ सुन्दै गर्नुहोस् कार्यक्रम नमेटिने याद, हामी एकैछिनपछि आउनेछौँ। फेरि पनि एकपटक मनै ओछ्याएर स्वागत। तपाईँ सुनिरहनु भएको छ कार्यक्रम नमेटिने याद, रेडियो देउराली 101 MHz देशका विभिन्न 38 बढी जिल्लाहरूमा। सायद पैसाको बिटोली किन्न नसकिने संसारको एउटै मात्र गतिशील साधन समय हो, त्यसैले पनि हामी कार्यक्रमको अन्त अन्तमा छौँ र म ढिला नगरी एसएमएस अनलाइनको यो रिजल्टतर्फ लाग्न चाहन्छु। र आज एसएमएस अनलाइनमा जम्मा जम्मी 181 एसएमएस हामीलाई प्राप्त भयो। एसएमएस पठाउने सबै सबैलाई धन्यवाद। सँगसँगै बधाई छ विष्णु पाण्डे चुजा प्युठानको साथी, त्यसै गरी अर्को साथी हुनुहुन्छ सन्जु आचार्य धारापानी अर्घाखाँचीको साथी, तपाईँ गोला प्रथाद्वारा विजेता घोषित हुनुभएको छ, तपाईँ दुवैलाई बधाई। र रिचार्ज कार्ड सौजन्य गरेको छ डिबर्ना सु सेन्टर, जहाँको प्रोप्राइटर हुनुहुन्छ कमन नेपाली र कोशिला नेपाली, त्यसै गरी अर्को संस्था रहेको छ श्रीराम अर्घाखाँची सुनचाँदी पसल, जहाँको प्रोप्राइटर हुनुहुन्छ कृष्ण एन्ड चिरञ्जीवी पन्थी। त्यसै गरी तपाईँ आज फोन सम्पर्कमा आउनुहुने मध्येबाट उत्कृष्ट साहित्यिक रचना वाचन गर्ने एकजनालाई हामी अर्को हप्ता विजेता घोषित गर्नेछौँ र उहाँले पाउनुहुनेछ एनटिसीको बराबरको रिचार्ज कार्ड उमेश कनेक्सनको तर्फबाट, जहाँको प्रोप्राइटर हुनुहुन्छ उमेश कैरे, जुन सन्धिखर्क छ ब्याङ्क रोडमा अवस्थित छ, जहाँ डकुमेन्ट स्क्यानिङ, इन्टरनेट, फोन सेवा, साइबरको व्यवस्था सँगसँगै तपाईँले रु 10 आफूले चाहेको रकम सिधै आफ्नो मोबाइलमा रिचार्ज गर्न र एनटिसीको रु 100 बराबरको रिचार्ज गर्दा रु 5 बोनससँगै डिस होमको रिचार्ज कार्ड पनि त्यहाँ पाइन्छ। र त्यहाँको एउटा नयाँ सूचना, त्यहाँबाट वाइफाई सेवा सुचारू भइसकेको छ। यदि तपाईँको नेटवर्कमा उमेश कनेक्सन भेटाउँछ भने इच्छुक महानुभावले त्यहाँ सम्पर्क गर्न सक्नुहुनेछ, जहाँको बाटो हुन्छ उमेश गैरी। र हामी कार्यक्रमको अन्त अन्तमा छौँ यो चिसो रातमा। यतिन्जेलसम्म कार्यक्रम सुनेर बस्नुहुने तपाईँलाई धेरै धन्यवाद। अरू त के नै पो दिन सक्छु र यिनै धन्यवादका उपहारहरू बाहेक। र हजुर कार्यक्रम सुन्दा सुन्दै निदाउनु भयो, भोलि उठेपछि उहाँलाई पनि सम्झेको छ अरे भनिदिनु। सँगसँगै पहिलोपटक सुन्नुहुने र अरूलाई पनि सुन्न सिफारिस गर्नुहुने तपाईँप्रति पनि विशेष आभारी छु। सँगसँगै कार्यक्रमलाई पृथक बनाउन फोन सम्पर्कमा आएर साथ दिनुभयो, कतिको फोनै लागेन होला, निराश नहुनुहोस्। एकपटक जित्नको लागि कति हो कति हारको सामना गर्नुपर्छ, त्यसैले अर्को हप्ता प्रयास गर्न नपर्नुहोला। र तपाईँसँग साहित्यिक रचनाहरू छन् भने पठाउन सक्नुहुनेछ। हाम्रो ठेगाना हो कार्यक्रम नमेटिने याद, सामुदायिक रेडियो देउराली 101 MHz मीडिया चोक सन्धिखर्क अर्घाखाँसी। त्यसै गरी हाम्रो फेसबुक पेज facebook.com/देउराली नमेटिने याद, DEURALI देउराली NAMETINE नमेटिने YAD याद, र मेरो व्यक्तिगत पेज facebook.com/MahishBhushal/GazalSinger। र भोलि यो कार्यक्रम हामी फेसबुकमा पनि राख्नेछौँ, तपाईँ त्यहाँबाट पनि सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। सँगसँगै मेरो आफ्नै ब्लग www.bhushalmahesh.blogspot.com पनि तपाईँ यो कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। सँगसँगै विभिन्न ब्लगहरू www.deepsansareke.blogspot.com र www.shalikramek.blogspot.com पनि तपाईँ यो कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। सायद भोलितिर हामी यो कार्यक्रम फेसबुक र ब्लगहरूमा राख्छौँ। यतिन्जेलसम्म साथ दिनुहुने सबैलाई धन्यवाद। सँगसँगै 45 मिनटको यो समय अवधिभर प्राविधिक कक्षमा रहेर मिठो साथ दिनुहुने मेरो आत्मीय साथी नेत्र मरासिनीप्रति विशेष विशेष आभार प्रकट गर्दै प्रसिद्ध दार्शनिक सिग्मन्ड फ्राइडको यो भनाइ छोड्दै म महेश भुषाल पनि अर्को हप्तासम्मको लागि उजेल पर्न चाहन्छु। प्रेम कुनै लेनदेनको व्यवहार होइन, यो कुनै व्यवसाय पनि होइन। तिमी प्रेममा आफ्नो पुरै दाउ लगाऊ, किनकि यो एउटा जुवा हो। प्रसिद्ध दार्शनिक सिग्मन्ड फ्राइडको यो भनाइसँगै जान्छु। खुसी त्यागी आँसुहरू साथ लिएर आउनेछु अर्को हप्ता मंगलबारको रात लिएर आउनेछु। नमस्कार। शङ्का गरे को राम्रो आँखा तरे को राम्रो गाली गरे झैँ गर्दै गाली गरे झैँ गर्दै माया गरे को राम्रो गाली।